नमस्ते, स्वागत छ हिमाली स्वरहरूमा। न्युयोर्क सहरबाट तयार हुने नेपाली अनलाइन रेडियो हिमाली स्वरहरूको आजको प्रस्तुतिमा हामी नेपाली प्रेम कविता उत्सवमा वाचन गरिएका कविताहरू, गीतहरू र गजलहरू सुन्नेछौँ। हिमाली स्वरहरू सृजनाका यात्राहरू र क्विन्स लाइब्रेरीको संयुक्त आयोजनामा यस वर्षको नेपाली प्रेम कविता उत्सव फेब्रुअरी 9 दिन न्युयोर्कको क्विन्स लाइब्रेरी ज्याक्सन हाइटमा सम्पन्न भयो। यसपालिको कविता उत्सवमा हाम्रो कार्यक्रममा प्रत्यक्ष आएर कविता सुनाउनेहरू हुनुहुन्थ्यो विकास विष्ट, विनोद रोक्का, रामचन्द्र थापा, सहदेव पौडेल, सुनिल बुढाथोकी, परिता राजभण्डारी, ज्योति पौडेल, वन्दना कोइराला, टोनी पेरेज, संगीता उप्रेती, अरुण छेत्री अनुरागी, विमल डाङ्गी, नरेन्द्र इग्नाम, शान्ता घिमिरे, छिरिङ तोप्के लामा, देवेन्द्र साम्बा हाम्फे, वीरेन्द्र लाबुङ, बद्री पौडेल, गौरी मल्ल, गीता पन्थ, मनु लोहरुङ राई, अशोक राई, मणि वाङदेल, अनुसा र त्यसै गरी गायक तिलक श्रेष्ठ। उहाँहरूले वाचन गर्नुभएको आफ्नो रचनाहरू आज हिमाली स्वरहरूमा हामी प्रस्तुत गर्नेछौँ। साथसाथमा हामीलाई इमेलबाट पनि प्राप्त केही कविताहरू यहाँ सुनाउनेछौँ। कार्यक्रमको शुभारम्भ गायक सुनिल बुढाथोकीले गुनगुनाउनु भएको नारायण गोपालको यो गीतबाट गर्दैछौँ। मैले पुण्य मन पराए या पाप मन पराए जे होस मैले तिमीलाई चुपचाप मन पराए जब फूल र काँडा दुईटा सँगै रमाउन साक्षन जपताको रङमा पनि टिका समाउन साक्ष न सोध मैले वरदान या श्राप मन पराए जे होस मैले तिमीलाई चुपचाप मन पराए तिमीसँग लिनु पनि छ तिमीलाई दिनु पनि छ हाम्रो हिसाब किताबमा सच्याउनु पनि छ यो हिसाब भुलेर तिमीलाई बेहिसाब मन पराए जे होस मैले तिमीलाई चुपचाप मन पराए प्रेम दिवसको उद्वेलित मन यो कविता हो। अलिकति के यसो श्रृङ्खल शब्दहरू होला, यसलाई तपाईँले कवितामै सीमित गर्नुहोला, भरे बाहिर गएर नढुक्नु होला। तलकदार ग्रहहरूको ज्योतिपुञ्ज रेखाहरू हमेसा टहलिरहने पटाङ्गिनीमा जन्मेको सरस्यौ तिमी त्यही आसपास हुर्केको कपास म तलकदार ग्रहहरूको ज्योतिपुञ्ज रेखाहरू हमेसा टहलिरहने पटाङ्गिनीमा जन्मेको सरस्यौ तिमी त्यही आसपास हुर्केको कपास मस्त वैसले फक्रेको तिम्रो साँगुरी फन्ज्या र चुरेहरूमा पातिएको सिरसिरे निर्वात सल बनाउँदा गाजलु परेलीले छोपेर नसालु नयन मस्त वैसले फक्रेको तिम्रो साँगुरी फन्ज्या र चुरेहरूमा पातिएको सिरसिरे निर्वात सल बनाउँदा गाजलु परेलीले छोपेर नसालु नयन रसिलो ओठमा उन्मादक मुस्कान नचाउँछौ भावत्त जग र ओकल्छौ एकमुस्लो अतिप्त चाहना रसिलो ओठमा उन्मादक मुस्कान नचाउँछौ भावत्त जग र ओकल्छौ एकमुस्लो अतिप्त चाहना हो तिमी रोज्छौ रातो गुलाब म सेतो कपास तिम्रो बेचैन हेरेर म आत्तिएको छु तिम्रो मुस्कोको बाफले म मात्तिएको छु तिमी रोज्छौ रातो गुलाब म सेतो कपास तिम्रो बेचैन हेरेर म आत्तिएको छु तिम्रो मुस्कोको बाफले मात्तिएको छु प्रिय के कुरी बस्छौ ओइलिने फुलको थुगा प्रिय के कुरी बस्छौ ओइलिने फुलको थुगा म दिन्छु मुटु उपहार तिमीलाई बरु आऊ तिमी तेल बनेर म बन्छु बाती हाम्रो सामिप्यले पालौ तीव्र जलौ एकसाथ तृप्त भइन्छौ प्रिय के कुरी बस्छौ ओइलिने फुलको थुगा म दिन्छु मुटु उपहार तिमीलाई बरु आऊ तिमी तेल बनेर म बन्छु बाती हाम्रो सामिप्यले पालौ तीव्र जलौ एकसाथ तृप्त भइन्छौ लेखौ अर्को प्रेम दिवस चलेर खाक भएर राख भएर लेखौ अर्को प्रेम दिवस जलेर खाक भएर राख भएर हाम्रो प्रेमिल अन्त्येष्टिको साक्षी दियो हुनेछ प्रिय हाम्रो प्रेमिल अन्त्येष्टिको साक्षी दियो हुनेछ धन्यवाद प्रेमिल अनुभूति र स्पर्श कविताको शीर्षक जुन दिनदेखि तिमीलाई देखे उही दिनदेखि रात मातिएर मलाई जिस्काउँछ एकान्तमा जुन दिनदेखि तिमीलाई देखे उही दिनदेखि रात मातिएर मलाई जिस्काउँछ एकान्तमा उसैले पोखिदिन्छ तिम्रा प्रेम दृश्यहरू उसैले पोखिदिन्छ तिम्रा प्रेम दृश्यहरू न्यानो अनुभूतिले म पक्लिन्छु नौनी जस्तै र अग्लिन्छु तिम्रो अनुरागले हिमाल जस्तै म पक्लिन्छु नौनी जस्तै र अग्लिन्छु हिमाल जस्तै चियाको मुना माथि सिट हाँसे जस्तो मुस्कान चियाको मुना माथि सिट हाँसे जस्तो मुस्कान चरणिनी कोटाकुरा जस्तो शिर साकुरा जस्तै सुशोभित चियाको मुना माथि सित हाँसे जस्तो मुस्कान चरेल मिनीको टाकुरा जस्तो शिर साकुरा जस्तै सुशोभित कल्पिन्छु म श्रीअन्तमाथि बिहानी घामको चुम्बन कल्पिन्छु म श्रीअन्तमाथि बिहानी घामको चुम्बन हृदयबाट सम्मोहनको मेची काली किन नबगोस् हो हृदयबाट सम्मोहनको मेची काली किन नबगोस् तिमीसितै कल्पिन्छु तिमीसितै कल्पनाको तान बुन्छु हिउँदो बर्खा समयको चर्खामा त्यो कञ्चनजङ्घा जस्तै छातीभरि रातम्मे गुराँस थुम्को झै त्यो कञ्चनजङ्घा जस्तै छातीभरि रातम्मे गुराँसे थुम्को झै आकाङ्क्षा पुरा गर्न थापेको देउराली ढुङ्गा जस्तो रहर र अनुनयको प्रतीक मै किन हुन सकिन प्रिय रहर र अनुनयको प्रतीक मै किन हुन सकिन जीवनको बोधी वृक्ष खोज्दै जाँदा कि आउँदा जीवनको बोधी वृक्ष खोज्दै जाँदा कि आउँदा साँझ बिहान यो बिरानो सडकमाथि अनि काल मार्ने ताती लाग्दै मुटु र माटो कलैबरीहरू गाउँदाखेरि पो मायाले गुलेली तन्किएछ साँझ बिहान यो बिरानो सडकमाथि अनि काल मार्ने ताती राख्दै मुटु र माटो कलैबरीहरू गाउँदा पो मायाले गुलेली तन्किएछ हो साँच्चै गुलेली तन्काएर मट्याङ्ग्रले जुरेले हाने जस्तै मुटुले मुटुलाई हान्छ भावनाहरू बीच हो साँच्चै गुलेली तन्काएर मट्याङ्ग्रले जुरेले हाने झै मुटुले मुटुलाई हान्छ मानव भावनाहरू बीच रत रमिते फलाइचामा बिसाएका बटुहरू सुसेल्दै सिरसिरे बतासको आनन्द तापे जस्तो रातको कल्पना शहरमा अन्तर्ध्वनिहरूले अनुरागी सम्मेलन गर्छन् रत रमिते फलाइचामा बिसाएका बटुहरू सुसेल्दै सिरसिरे बतासको आनन्द तापे जस्तो रातहरूको रातको कल्पना शहरमा अन्तर्ध्वनिहरूले अनुरागी सम्मेलन गर्छन् हो नि अचेल जीवनका दैनिकीमा लाग्ने चैते घाममा पनि तिमी तिम्रै प्रेमिल पङ्खाले शीतलसाको स्पर्श दिन्छ हो नि अचेल जीवनका दैनिकीमा लाग्ने चैते घाममा पनि तिम्रै प्रेमिल पङ्खाले शीतलताको स्पर्श दिन्छ त्यो मौसमी बहार समशीतोष्ण आयामले म घुर्यानको लाउरे फुल त्यसै त्यसै ढकमक्क तिम्रै प्रेमिल पङ्खाले शीतलताको स्पर्श दिन्छ त्यो मौसमी बहार समशीतोष्ण आयामले म घुर्यानको लाउरे फुल त्यसै त्यसै ढकमक्क संसारले फन्को मारेर गइसकेपछि घामले संसार फर्को मारेर गइसकेपछि साँझसँगै धपक्क बोल्दछु अँध्यारोका आतङ्कहरूमै पो जीवनको उत्सव देख्छु म साँझसँगै धपक्क बोल्दछु म अँध्यारोका आतङ्कहरूमै जीवनको उत्सव देख्छु म अहो कस्तो प्रेमिल तिर्खा अहो कस्तो प्रेम फेवाको गहिराईमा माछा पुछ्रे डुबे झै डुब्दो डुब्ने इच्छा सेती भाषे झै तिमी भित्रै अन्तर्निहित हुने अभिलाषा फेवाको पानी डेभिड फल्समा हामफाले झै अङ्गालोमा फाल हानु जस्तो तृष्णा कन्यामको बगानमा चियाको मुना पलाए जस्तो रहर कन्यामको बगानमा चियाको मुना पलाए जस्तो रहर तिन जुरे र मिल्के डाँडा जस्तै नजर नजरको दोहोरी खेल्ने भोक त्यो तर्कनामा सिनित्तै आन्ध्र महासागर पिउँछु तिन जुरे र मिल्के डाँडा जस्तै नजर नजरको दोहोरी खेल्ने भोक तर्कनामा सिनित्तै आन्ध्र व्यक्तिहरू अनायस ठक्कर खाएका आँखाका भाकाहरू आँखा आँखाका वार्तालापहरू प्रासङ्गिक अप्रासङ्गिक जे भए पनि तिम्रो मुखारविन्दबाट पोखिएका तिम्रो मुखारविन्दबाट पोखिएका प्रेम र प्रशंसाका शब्द श्रवणहरू मस्तिष्कमा प्रतिध्वनित छन् दशक बितिसक्दा पनि ताजै छन् थाहा छैन तिम्रो बिम्ब कस्तो हो उही प्रतिबिम्ब आँखामा उभिएको छ तिम्रो सम्झना किन आउँछ मनको अन्तरकुन्तरमा सायद कतै माया नाम लुकेको रहेछ पल पल मन मस्तिष्कको अन्तर्द्वन्द्वले पल पल मन मस्तिष्कको अन्तर्द्वन्द्वले मलाई अधिक सताउने गर्छ मन र मस्तिष्कको महान महायुद्धमा मन र मस्तिष्कको महान महायुद्धमा कतै मेरो प्रेम शहीद बनेको छ आश्चर्य छैन प्रिय हरेक युद्धमा आत्मसमर्पण नगर्ने शहीद नै बन्छ जो शहीद बन्छ उनै त सपुत हुन्छ मेरो सपुत प्रेम हो जो शहीद बन्न साहस गर्छ जो सपुत छ उनै त शहीद बन्छ मलाई पत्याउनै नसक्ने रोग लागेको छ अतीत र वर्तमानको अन्तरले उत्तर खोजिरहेको छ जसको जवाफ प्रिय केवल तिमीसँग सुरक्षित छ सायद जवाफकै आशयमा कविता प्रेमको लेखिन पुग्छ चेतन र अपचेतन रूपमा प्रेम कविता प्रेममै बग्ने रहेछ आश्चर्य नै के भएर तरलको गुण एकै रहेछ गई राईतर्फै बग्दो रहेछ इस्ट रिभर होस् वा हर्सन एटलान्टिक भेट्न आतुर छन् एटलान्टिक दुवैलाई व्यवस्था गर्दै ज्वार भाटाको उत्तेजनासँगै चन्द्रमा चुन्न व्याकुल देखिन्छन् चन्द्रमाका चक्षुहरू मग्न चन्द्रमा सूर्यकै प्रकाश प्रदर्शित गर्न पाउँदा परम सन्तुष्टि र महान सन्तुष्टिको अनुभूति लिन्छन् प्रिय मलाई पनि आज त्यस्तै लागेको छ कथा जे जस्तो भए पनि तिम्रै प्रेमकै उपज न हो यो तिम्रै प्रेमको उपज न हो यो प्रेम कविताको सिर्जक भएको छ स्वयं मेरो प्रेम नै हो जो प्रेम कविताको सर्जक बनेको छ धन्यवाद मेरो कविता चाहिँ नि अलिकति गजल भनौँ न गजल स्टाइलको छ र यसको शीर्षक छ गोधुलीको बेला द टाइम अफ डस्क हृदयमा फुलेको एउटा सुन्दर फुल आकृति बनी कोरिएछ गोधुलीको बेला हृदयमा फुलेको एउटा सुन्दर फुल आकृति बनी कोरिएछ गोधुलीको बेला साकार भयो कल्पना जब सामु आयो झुके तब नजरहरू गोधुलीको बेला सागर झैँ गहिरा नजरले हेरी मायाको मिठो सुवास तिमीले छरि गयो अनन्तमा थिएँ गन्तव्य अब पाएँ तिम्रै मायामा हराएँ फेरि गोधुलीको बेला आत्मासम्म फैलियो सुवास तिम्रो छुट्टै छैन कसै गरी सम्बन्ध यो हाम्रो विश्वास र प्रेमको माला उनी दिए साँची राखे लगाइदिन्छु गोधुलीको बेला पर्खाइमा तिम्रो बाटो हेरिरहेछु ओली जाला माला भनी जतन गरिरहेछु पठाइथे बतासँग सन्देश पुग्यो होला रमाउँदै सुन्यो होला गोधुलीको बेला आकाशमा राम्रो जुन तारा जोडी धरतीमा त्यस्तै होला हाम्रो पनि जोडी चुडिँदैन बलियो छ मायाको यो डोरी बाँधिएर आऊ प्रिय गोधुलीको बेला चुडिँदैन बलियो छ यो मायाको यो डोरी बाँधिएर आऊ प्रिय गोधुलीको बेला धन्यवाद अब म चाहिँ म पनि अब मेरो छेउमा बस्नु भएको जति पढ्यो जिरा बनाउँछु हिमाली स्वरहरू नेपाली मन र नेपालीपनसँग नजिक दिवसको उपलक्ष्यमा सबैमा शुभकामना। सबैको प्रेम हर दिन बढ्दै जाओस्। मेरो दुईटा कविता छ सानो सानो। माया यस्तो हुन्छ। दिस पोएम टक्स अबाउट लभ। लभ इज इटर्नल, इट्स नट अबाउट बडिज, इट इज अबाउट द सोल। दिस इज इन नेपाली। माया यस्तो हुन्छ, जति दिए पनि नसकिने, जति पिए पनि नसकिने, जति दिए पनि नसकिने, जति पिए पनि नसकिने, मन सधैँ ताजा र जवान, माया दिलको गौरव र स्थान, माया दिलको गौरव र स्थान, अमर अजर छ माया। खोसेर पाइन्न लाऊ भनी लाइन्न, खोसेर पाइन्न लाऊ भनी लाइन्न, रोकौँ भनी रोकिन्न, बाँडौँ भनी बाँधिन्न, कहिले कहाँ कोसँग कसरी हुन्छ, भएपछि भइहाल्छ मुटु छुन्छ, माया अजर अमर छ माया। साधारण जीवन उच्च हुन्छ, साधारण जीवन उच्च हुन्छ, मरुभूमिमा पनि फूल फुल्छ, दुई दिल जब एक हुन्छ प्रकृति सारा सुन्दर हुन्छ, अजर अमर छ माया। जब हेर्ने नजर एकै हुन्छ जीवनको सारा दुःख हट्छ, जब हेर्ने नजर एकै हुन्छ जीवनको सारा दुःख हट्छ, न तेरो न मेरो सबै हाम्रो हुन्छ, आनन्दमय त्यहाँ जीवन हुन्छ, अमर अजर छ माया। गरिबलाई धनी बनाइदिन्छ, साहस धैर्यको बाटो देखाइदिन्छ, सत्यको मार्गदर्शन हुन्छ, सुन्दर सपना साकार हुन्छ, अजर अमर छ माया। सुन्दर अनुभवको सङ्गालो, सुन्दर अनुभवको सङ्गालो, मुटु बिसाउने मायाको अङ्गालो, आकाशले धरतीलाई चुम्छ, एउटा दिलले अर्कोलाई छुन्छ, अमर अजर छ माया। कालो आकाश स्वच्छ बनिदिन्छ, कालो आकाश स्वच्छ बनिदिन्छ, जीवन सङ्गीतमय बनिदिन्छ, दुवै मुटुको धड्कन बढेपछि के हुँदैन प्रेमीले चाहेपछि, अमर अजर छ माया। धारा बनी बगिरहन्छ माया, धारा बनी बगिरहन्छ माया, मायालुहरू पिइरहन्छन् माया, सुक्दैन पानी र मायाको मूल, फुलिरहन्छ मायाको फुल, अजर अमर छ माया। एक अर्काको बीच कोही हुँदैन, एक अर्काको बीच कोही हुँदैन, विश्वास र प्रेम कहिल्यै मर्दैन, शरीर त एक दिन मरेर जान्छ, आत्मा आत्मासँग मिलिरहन्छ, अजर अमर छ माया। धन्यवाद। अब यो एउटा अर्को कविता छ, इङ्ग्लिसमा छ। दिस अल्सो टक्स अबाउट लभ। अनकन्डिसनल लभ केम फ्रम योर साइड, आई वाज ब्लाइन्ड फोल्डेड बाई फेक फेम एन्ड प्राइड, Failed to notice your emotions and affections, so long you waited, you beautiful creation. Suddenly I looked around and then realized, you rolled away like tears from my eyes. Faded far beyond the deep blue sky, cannot be seen and heard from mountains up high. How can I embrace and open my heart? How can I embrace and open my heart? Ask for forgiveness and promise never to part. Who made me feel reborn and fulfill my dream and express my depth of love through all means. Unconditional love came from your side. I was blindfolded by fake fame and pride. Thank you. Title is My Love, and then the essence of the poem is that you are everything. So the rest will be in Nepali. Maya haina priya timro gali bhaye pugcha. Maya haina priya timro gali bhaye pugcha. Gali bhitra timro dherai maya lukya huncha. Maya haina priya timro gali bhaye pugcha. Gali bhitra timro dherai maya lukya huncha. Ujalo tyo muhar timro heri rahu jasto. Ujalo tyo muhar timro heri rahu jasto. 18 घन्टे लोड सेडिङलाई जिस्काइरहे जस्तो, उज्यालोको मुहार तिम्रो हेरिरहँ जस्तो, 18 घन्टे लोड सेडिङलाई जिस्काइरहे जस्तो, नसालु ती आँखा तिम्रा हेर्दै मात लाग्ने, नसालु ती आँखा तिम्रा हेर्दै मात लाग्ने, एकै नजरले लठ्ठ पार्ने मदिरा पर सार्ने, एकै नजरले लठ्ठ पार्ने मदिरा पर सार्ने। मलहम होइन मलाई तिम्रो स्पर्श भए पुग्छ, मलहम होइन मलाई तिम्रो स्पर्श भए पुग्छ, तिमी बिनाको मलमले घाउ अझै दुख्छ, मलम होइन मलाई तिम्रो स्पर्श भए पुग्छ, तिमी बिनाको मलमले घाउ अझै दुख्छ। गर्मीमा शीतलता त जाडोमा न्यानो दिने, गर्मीमा शीतलता त जाडोमा न्यानो दिने, दुःखमा पनि साथ दिने एउटै रहेछौ चिने, दुःखमा पनि साथ दिने एउटै रहेछौ चिने। माया होइन प्रिया तिम्रो गाली भए पुग्छ, गालीभित्र तिम्रो धेरै माया लुक्या हुन्छ। धन्यवाद। मेरो कविताको शीर्षक छ शरीर टाढा भए पनि मन टाढा हुँदैन। हुन त मेरो श्रीमान त यतै हुनुहुन्छ, तैपनि अब आफ्नो जीवन साथी भनौँ या प्रेमी जसले आफूले चाहिँ टाढा छोडेर आउनुभएको छ विभिन्न कारणले गर्दा चाहिँ उहाँहरूको तर्फबाट चाहिँ मैले यो कविता चाहिँ वाचन गर्नु भइरहेको थियो। छोटो कविता। टाढा भएर त के भयो यो रमाइलो क्षणमा पनि तिम्रै बारेमा सोच्दैछु। टाढा भएर त के भयो यो रमाइलो क्षणमा पनि तिम्रै बारेमा सोच्दैछु। वाचन गरिरहेको कविताका हरफहरूमा पनि तिमीलाई नै देख्दैछु। वाचन गरिरहेको कविताका हरफहरूमा पनि तिमीलाई नै देख्दैछु। सेता कपास जस्ता हिउँमा पनि तिमीसँगै खेलेको थिएँ। सेता कपास जस्ता हिउँमा पनि तिमीसँगै खेलेको थिएँ। हिजै रातिको सपना होयो जहाँ तिमी तिम्रै साथमा रमाएको थिएँ। हिजै रातिको सपना होयो जहाँ तिम्रै साथमा रमाएको थिएँ। स्यान्डी आएको बेला होस्, स्यान्डी आएको बेला होस् या सब्जी मन्डी धाएको बेला, स्यान्डी आएको बेला होस् या सब्जी मन्डी धाएको बेला, उज्यालो होस् या अन्धेरोको बेला, या होस् महाचार दसैँको बेला, हर क्षणमा म तिम्रै साथमा हुन्छु। हर क्षणमा म तिम्रै साथमा हुन्छु। तिम्रै सम्झनामा पागल झैँ खितित्त हाँस्छु। त कहिले अबोध बालकले झैँ आँसु पुस्दै रुन्छु। त कहिले अबोध बालकले झैँ आँसु पुस्दै रुन्छु। तिमीलाई छाडेर आए पनि, तिमीलाई छाडेर आए पनि छाया बनाई साथमा हिँडेको छु। तिमीलाई छाडेर आए पनि छाया बनाई साथमा हिँडेको छु। हाम्रै सुन्दर सपनालाई विपनामा बदल्न दिन रात काममा भिडेको छु। कठोर परिस्थितिमा जब जब यो मन आत्तिन्छ बिथोलिन्छ, तिम्रै भावनात्मक आश्वासनले फेरि यो मन सम्हालिन्छ। तिम्रै भावनात्मक आश्वासनले फेरि यो मन सम्हालिन्छ। साथी भाइले नाना भाती कुराले तिम्रो कान भरे पनि, साथी भाइले नाना भाती कुराले तिम्रो कान भरे पनि, छर छिमेकले एक्लोदेखि तिमीतिर आँखा ताने पनि, छर छिमेकले एक्लोदेखि तिमीतिर आँखा ताने पनि, विश्वास छ तिम्रो मनले पनि सदा सर्वदा मलाई नै रोजेको हुन्छ। तिम्रा ती मायालु आँखाहरूले ओरपर मलाई नै खोजेको हुन्छ। तिम्रा ती मायालु आँखाहरूले ओरपर मलाई नै खोजेको हुन्छ। वैदेशिक सुख भोगमा मेरो पनि यहाँ मन बरालिन त खोज्दछ, वैदेशिक सुख भोगमा मेरो मन पनि यहाँ बरालिन त खोज्दछ। तर मनले तिम्रो समर्पणलाई सोच्दछ र तिम्रो स्पर्श बनाई रोज्दछ। तर मनले तिम्रो समर्पणलाई सोच्दछ र तिम्रो स्पर्श बनाई नै रोज्दछ। प्रेम दिवसको उपहार तिमीलाई मेरो साँचो प्रेमको यो कहानी, प्रेम दिवसको उपहार तिमीलाई मेरो साँचो प्रेमको यो कहानी। वर्षौँ बिते पनि नात प्रिय ढल्किसकेको छैन जवानी, वर्षौँ बिते पनि नात प्रिय ढल्किसकेको छैन जवानी। टाढा भएर त के भयो यो रमाइलो क्षणमा पनि तिम्रै बारेमा सोच्दैछु। वाचन गरिरहेका कविताका हरफहरूमा पनि तिमीलाई नै देख्दैछु। वाचन गरिरहेको कविताका हरफहरूमा पनि तिमीलाई नै देख्दैछु। धन्यवाद। पेटभित्र भाइको बच्चाले के सोच्दो रहेछ त्यो एउटा एक्सप्रेसन। ऊ मुस्कुराउँछिन् मुसुक्क, ऊ मुस्कुराउँछिन् मुसुक्क, सुमसुम्याउँछिन् स्नेहले, ऊ मुस्कुराउँछिन् मुसुक्क, सुमसुम्याउँछिन् स्नेहले, खितखित्याउँछिन् कुदकुद्याउँदा कहिले काहीँ शरारतले मैले। ऊ मुस्कुराउँछिन् मुसुक्क, सुमसुम्याउँछिन् स्नेहले, खितखित्याउँछिन् कुदकुद्याउँदा कहिले काहीँ शरारतले मैले। डर त मलाई पनि हुन्छ, डर त मलाई पनि हुन्छ, मेरो नटखटपनमा ऊ बिच्किने पो हो कि, डर त मलाई पनि हुन्छ, मेरो नटखटपनमा ऊ बिच्किने पो हो कि, अपारदर्शी ऐनाको आँखी झ्यालबाट चियाउँदा ठुस्किने पो हो कि। रक्तिम उसको मुहार हेरी म रमाउने गर्छु, रक्तिम उसको मुहार हेरी म रमाउने गर्छु, तर उनीसँगै देखिने आफ्नो प्रतिबिम्बसँग चाहिँ डराउने गर्छु। एकान्तमा ऊ मसँग भलाकुसारी गर्छे, एकान्तमा ऊ मसँग भलाकुसारी गर्छे, म केही भन्न त खोज्छु तर उही बेला बडो प्रेमले ऊ मलाई आँखा तर्छे। मनको तृष्णा मनमै राखी म उसलाई मात्र सुनिरहन्छु, मनको तृष्णा मनमै राखी म उसलाई मात्र सुनिरहन्छु, एकैचोटि सबै विस्तार कहुला भनी मन मनै गुनिरहन्छु। साथ उसको छुट्ला भनी भित्र भित्रै डराउँछु म, साथ उसको छुट्ला भनी भित्र भित्रै डराउँछु म, यस्तै केही सम्प्रेषण कहिले काहीँ ऊ भित्र पनि पाउने गर्छु म। उनको यही कमजोरीलाई, उनको यही कमजोरीलाई यदा कदा आजमाउँछु पनि, तर आफ्नै धुर्त्याइसँग पछि आफै पछुताउने गर्छु म। उफ यो अबोधपन, उफ यो अबोधपनको कायल हुँदैछु म, सीमा वर्जित तिम्रो मायाले घायल हुँदैछु म। यो प्रगाढ प्रेममा शब्दको पैचो छैन हामीले बुझिसक्यौँ, यो प्रगाढ प्रेममा शब्दको पैचो छैन हामीले बुझिसक्यौँ, एकअर्काको समर्पणलाई सिर्फ भावना काफी छ हामीले जानिसक्यौँ। मन त पटक्कै छैन, मन त पटक्कै छैन यो दुर्गबाट छुट्न मलाई, मन त पटक्कै छैन यो दुर्गबाट छुट्न मलाई, पल पल तिम्रो स्पर्शबाट टुट्न मलाई, तर तिम्रो व्यग्रताले झन् आतुर भएको छु म, तर तिम्रो व्यग्रताले झन् आतुर भएको छु म, तिम्रै साहसले होला यो जलदुर्ग तोड्न सक्षम भएको छु म। मेरो बाचा तिमीलाई हाम्रो मिलन हुन्छ यही जीवनमा, मेरो बाचा तिमीलाई हाम्रो मिलन हुन्छ यही जीवनमा, म पूर्ण आलिङ्गनमा बेर्नेछु तिमीलाई तिम्रै शिशु भई प्रेम दिवसमा, तिम्रै शिशु भई प्रेम दिवसमा। सबैलाई ह्याप्पी भ्यालेन्टाइन डे, ह्याप्पी प्रेम दिवस। थ्याङ्क यू सर। मेरो कविताको शीर्षक छ गोधुली, र यो गोधुली भन्ने एउटा गोधुलीको बेलामा एउटा प्रेमिका जो चाहिँ नि आरोही छिन् र हिमाल जो चाहिँ प्रेमी, अब यो जुन दुवै अर्थमा लाग्छ जो हिमाल र आरोही, र आरोही र हिमाल गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा जे पनि हुनसक्छ होइन। म एकदमै नर्भस भइरहेको छु सरी। गौधुलीको अर्थ सोध्छ मलाई हिमाल, गौधुलीको अर्थ सोध्छ मलाई हिमाल, म भन्छु तिमी आफै बुझ न, म त आज भोलि तिमीलाई मात्रै बुझ्न थालेको छु, साँझ बिहानको अर्थ बुझ्न छोडिसकेँ मैले, म त आज भोलि तिमीलाई मात्र बुझ्न थालेकी छु, साँझ बिहानको अर्थ बुझ्न छोडिसकेँ मैले, कति शब्दकोशहरू पल्टाएर तिम्रो परिभाषाहरू बुझ्ने कोसिस गरेँ, कति शब्दकोशहरू पल्टाएर तिम्रो परिभाषाहरू बुझ्ने कोसिस गरेँ, एकान्तको मौनतामा आफूलाई डुबाएर घोत्लिएर हेरेँ, अहँ मैले बुझ्नै सकिनँ तिम्रो परिभाषा के हो, अग्लो अग्लो भएर झन् झन् तिमी चुनिँदैछौ, अग्लो अग्लो भएर झन् झन् तिमी चुनिँदैछौ, मलाई डर लाग्छ कहीँ तिमीसम्म पुग्न, जीवनभरि यात्रा गर्नुपर्ने त होइन मैले, यात्राको क्रम अविरल बगिरहोस् भन्छु, यात्राको क्रम अविरल बगिरहोस् भन्छु, डर लाग्छ कहीँ निराश सुस्केराहरूले पूर्ण विराम लाउने त होइन मेरो पाइलाहरूमा, यही शङ्कामा बित्ने गर्छन् आजभोलि मेरा रातहरू, यही शङ्कामा बित्ने गर्छन् आजभोलि मेरा रातहरू, इतिहास नभनुन् कहीँ मैले तिमीसँग बिताएको साथहरू। धन्यवाद। हिमाली स्वरहरू नेपाली मन र नेपालीपन सँग नजिक, यो हो विश्वव्यापी अनलाइन रेडियो हिमाली स्वरहरू। मेरो नाम पनि आयो, आउँदैन आउँदैन कि जस्तो लागिरहेको थियो है, आइहाल्यो। मेरो पनि एउटा कविता छ, यो कविता अहिले बाहिर परेको हिउँ जस्तै ताजा छ, यो कविता मैले अघि बिहान भर्खर लेखेको हो। मेरो कविताको शीर्षक छ हिउँका सम्झनाहरू। आज फेरि म निथुक्क भिजेँ, चारैतिर उभिएको रहेछ सम्झनाको पहाडहरू हिउँ बनेर। बोकेर एक मुठी हिउँ खोजेँ मेरी हिमालको अनुहार, बिस्तारै बिस्तारै पग्लियो सबै यादहरू। उनलाई छुँदा न्यानो हुने हात आज कठ्याङ्ग्रियो नमिठोसँग, मुटु छेड्यो बिछोडको त्यो चिसोले, सायद छुट्यो जस्तो छ नाता, टुट्यो जस्तो छ बाटो। सम्झना स्वरूप मैले बनाएँ हिउँका थुप्रै पहाडहरू, सम्झना स्वरूप मैले बनाएँ हिउँका थुप्रै पहाडहरू, र राखिदिएँ तिनै मायालु नामहरू। लडी बुढी खेल्ने काखमा र भने खुसुक्क, तिमी मेरी हिमाल हौ। वर्षौँ अघि आरोहण त्यागेर हिँडेको म आरोही हुँ तिम्रो प्रेमको, निष्ठुरी बनेर बाटो मोडेको थिएँ मान्छेहरूको अनकन्टार बस्तीमा। महिडेपछि बिछोडको तापले तिमी पग्ल्यौ रे, कालो पत्थर जस्तै भयो रे, ऋतुहरूले बिर्सेरे बास पस्न तिम्रा बस्तीहरूमा। म भने यता महासागरको किनारामा उभिएर तिमी पग्लेको हेरिरहेछु, जति जति पग्लिन्छौ तिमी उता त्यति नै भिजिरहेको हुन्छु म यता, र मिसाइरहेको हुन्छु आँसु महासागरमा। आज फेरि तिम्रो सम्झनाको सिरोटोले बिउजायो मलाई, र फेरि निर्माण गर्दैछु हिउँका अग्ला अग्ला पहाडहरू, राखिदिँदैछु तिनै पुराना मायालु नामहरू। निदाउने छु अब तिम्रै काखमा, कल्पिँदै बोलाउने छु सपनीमा, भन्ने छु खुसुक्क, सक्छौ भने हिउँ होइन हिमाल बनेर यता बसाइ सर, किनभने म महासागरको किनारामा पहाड जसरी अड्किएको छु, पहाड जसरी चकडिएको छु, र ज्वालामुखी जसरी भड्किरहेछु तिम्रो यादमा। धन्यवाद। आधी माया गरे जस्तो, थोरै बास्ना छरे जस्तो, आधी माया गरे जस्तो, थोरै बास्ना छरे जस्तो, म त कुरा बुझ्नै छाडे, म त कुरा बुझ्नै छाडे, माया हो कि बजार सस्तो, माया हो कि बजार सस्तो, बानी सुधो सिधा बुझ्ने, भनिदेऊ कति कुर्ने, बानी सुधो सिधा बुझ्ने, भनिदेऊ कति कुर्ने, मैले केही भन्न खोजे, शब्दै पाइन के भन्ने, शब्दै पाइन के भन्ने, आधी माया गरे जस्तो, थोरै बास्न छरे जस्तो, भन्न केही खोजे जस्तो, बन्द ओठ खोले जस्तो, ठम्याउन केही सकिन म, मलाई तिमी रोजे जस्तो। अलि यहाँ चाहिँ बिग्रियो है, भन्दा भन्दै अलिकति माइन्ड गर्नु होला, शब्द मात्र सुन्नु होला। आधी माया गरे जस्तो, थोरै बास्ना छरे जस्तो, आधी माया गरे जस्तो, थोरै बास्ना छरे जस्तो, म त कुरा बुझ्नै छाडे, म त कुरा बुझ्नै छाडे, माया हो कि बजार सस्तो, माया हो कि बजार सस्तो, भन्न केही खोजे जस्तो, बन्द ओठ खोले जस्तो, भन्न केही खोजे जस्तो, बन्द ओठ केही खोले जस्तो, ठम्याउन केही सकिन म, मलाई तिमी रोजे जस्तो, मलाई तिमी रोजे जस्तो, मिठो मिठो मिठो मिठो मुस्कान छरछौ, किन टाढा टाढा सरछौ, मिठो मिठो मुस्कान छरछौ, किन टाढा टाढा सरछौ, साँच्चै मलाई हेर्छौ भने क्षितिजको जुन किन बन्छौ, क्षितिजको जुन किन बन्छौ, आधी माया गरे जस्तो, थोरै बासना छरे जस्तो, आधी माया गरे जस्तो, थोरै बासना छरे जस्तो, म त कुरा बुझ्नै छाडे, म त कर बुझ्नै छाडे, माया हो कि बजार सस्तो, माया हो कि बजार सस्तो, माया हो कि बजार सस्तो। धन्यवाद। स्वर चाहिँ मैले धेरै बिग्रिया छु, मैले प्र्याक्टिस गरेँ होइन, सिधै आएर पढ्यो। यात्रा हाम्रो लामो थियो छुटिएछ यता कतै, यात्रा हाम्रो लामो थियो छुटिएछ यता कतै, छुटे पनि हाम्रो नाता हल्ला छ है जताततै। दुनियाँलाई बिर्सिदिए तिमी मेरो साथ हुँदा, दुनियाँलाई बिर्सिदिए तिमी मेरो साथ हुँदा, आँसु मेरो कसले देख्यो रात दिन मैले रुँदा, हाम्रो माया भयो आज वियोगको कथा जस्तै, हाम्रो माया भयो आज वियोगको कथा जस्तै, छुटे पनि हाम्रो नाता हल्ला छ है जताततै। मौनतालाई तोडिदिन्छ तिम्रो याद आएपछि, मौनतालाई तोडिदिन्छ तिम्रो याद आएपछि, तृष्णा जब मेटिदिन्छ तिम्रो नाम गाएपछि, हाम्रो नाता बन्यो आज पिरतीको नसा जस्तै, छुटे पनि हाम्रो नाता हल्ला छ है जताततै। यात्रा हाम्रो लामो थियो छुटिएछ यता कतै, यात्रा हाम्रो लामो थियो छुटिएछ यता कतै, छुटे पनि हाम्रो नाता हल्ला छ है जताततै, छुटे पनि हाम्रो नाता हल्ला छ है जताततै। झरीमा रुजेर हिँड्दै थियौ तिमी, म उकालो चढ्दै थिएँ, सायद तिमीलाई न्यानो ओतको जरुरी थियो, मलाई बलियो सहाराको जरुरी थियो, वास्तवमा मायाको बेर्ना राख्न एउटा बिउको जरुरी थियो, वा माया जाङ्गिएर जान एउटा न्युको जरुरी थियो। मैले सुइया पारे तिमीले मुस्कान छाड्यौ, त्यो मुस्कानको बाँडले मनको कुना कानी छेड्यो, हो त्यो दिन तिमीसँग चिन्जान भएको त्यो दिन हिजो भर्खर जस्तो लाग्छ, बन्ज्याङको चौतारीमा तिम्रो आगमनको प्रतीक्षा गर्दै सुसेली हाल्ने गरेको पनि त हिजो जस्तो लाग्छ। तर साइली, त्यो मिठो भेटघाट आज नटुङ्गिने यात्रा बनेको छ, त्यो यात्राभित्र तिमी मेरो, म तिम्रो प्रिय पात्र बनेको छ। चौबन्दीको फेरोमा चुरीको टुक्रा फुटाएर माया जाँचेको पनि हिजो भर्खर जस्तो लाग्छ, बङ्गलामुखी मन्दिरमा परेवाको जोडी उडाएर पूजा गरेको पनि हिजो भर्खर जस्तो लाग्छ। कसरी बिर्सु म त्यो दिन, तल्ला घरे माइलीको हातमा पठाएको चुरा धागो स्वीकारेर मलाई फुलबुट्टे रुमाल पठाएको त्यो दिन, तिम्रो तस्बिर छातीमा राखेर खुसी उफ्रेको त्यो दिन, हिजो भर्खर होइन अहिले यति नै बेला हो जै लाग्छ त्यो दिन, साइली आज प्रेम दिवस हुन्। धन्यवाद। यहाँ म मेरो एकजना अनन्य मित्र श्री तिलक श्रेष्ठ जुन उहाँलाई चाहिँ आमन्त्रण गर्न चाहन्छु। पानी पर्यो हावा चल्यो, पानी पर्यो हावा चल्यो, तिमीलाई भेट्ने त्यो दिन सारा शहर भरी हल्ला चल्यो, सारा शहर भरी हल्ला चल्यो, पानी पर्यो। यो चाहिँ मेरो रचना अर्को हुन् नारायण गोपालको स्वर नै गाउँछ है। यो अब तयार भएर बस्छु, यहाँ 20 मिनटको समय रहेछ। यति चोखो यति मिठो देउला तिमलाई माया, बिर्सने संसारले पुराना प्रेमका कथा। यति चोखो यति मिठो देउला तिमलाई माया, बिर्सने संसारले पुराना प्रेम का कथा। आहा आहा, मेरा सारा जीवन सबै तिमीलाई, मीठा मीठा क्षणहरू सबै तिमीलाई, मेरा सारा जीवन सबै तिमीलाई, मिठा मिठा क्षणहरू सबै तिमीलाई। मेरो सुख मेरो दुख सबै सबै तिमीलाई नै, यति चोखो यति मिठो देउला तिमलाई माया, बिर्सने संसारले पुराना प्रेमका कथा। आहा नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। नेपाली मन र नेपालीपनसँग नजिक। न्युयोर्क सहरबाट तयार पारिएको नेपाली अनलाइन रेडियो हिमाली स्वरहरू। प्रिय शिवप्रती, सायद अग्ला अग्ला डाँडा र काँडाहरूले छेकेर होला, सायद अग्ला अग्ला डाँडा र काँडाहरूले छेकेर होला, सायद टाढा टाढा क्षितिजमा बसेर होला, सायद टाढा टाढा क्षितिजमा बसेर होला, टाढा टाढासम्म सुनिने तिम्रो सुन्दर सुशेलीहरू सुन्नु छाडेको छ प्रिय शिव, टाढा टाढासम्म सुनिने तिम्रो सुन्दर सुशेलीहरू सुन्नु छाडेको छ प्रेयसी, सुनौँ सुनौँ लाग्ने तिम्रो सुन्दर आवाजहरू भुल्नु आँटेछ प्रेयसी, सुनौँ सुनौँ लाग्ने तिम्रो सुन्दर आवाजहरू भुल्नु आँटेछ प्रेयसी। तरै पनि हर रात तिम्रो सम्झनामा बाँचेको छु प्रेयसी, हराइ जाने बादल र रुसीसँगै, तरै पनि हर रात तिम्रो सम्झनामा बाँचेको छु प्रेयसी, हराइ जाने बादल र खुसीसँगै, तरै पनि हर पल तिम्रो यादमा सम्झिरहेछु प्रेयसी, अस्तै जाने घामसँगै, तरै पनि हर पल तिम्रो यादमा सम्झिरहेछु प्रेयसी, अस्तै हार्ने घामसँगै। थाहा छैन प्रेयसी कहाँ टुङ्गिन्छ यी भुल्न नसकिने मायाप्रीतिहरू, मायाप्रीतिका डोरीहरू, थाहा छैन प्रेयसी कहाँ टुङ्गिन्छ यी भुल्नु नसकिने मायाप्रीतिका डोरीहरू, थाहा छैन प्रेयसी कहाँ पोखिन्छ तोड्नै नसकिने यी मायाप्रीतिका पोकाहरू, थाहा छैन प्रेयसी कहाँ पोखिन्छ तोड्नै नसकिने यी मायाप्रीतिका पोकाहरू। चाहे जे होस् सुनामीले लुटेका लासहरू झैँ भत्ता बोक्नुहोस् तिम्रो मेरो चोखो माया र प्रीतिहरू प्रेयसी, चाहे त्यो सुनामीले लुटेका लासहरू झैँ भाताबग नहोस् तिम्रो र मेरो चोखो माया प्रीतिहरू प्रेसी, चाहे जे होस् जुलियट मुनामदन कथा जस्तो लथालिङ्ग नबनोस् प्रेयसी हाम्रो चोखो माया प्रीतिहरू, चाहे जे होस् जुलियट मुनामदन कथा जस्तो लथालिङ्ग नबनोस् प्रेयसी हाम्रो माया प्रीतिहरू। थ्याङ्क यू भेरी मच। यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने संसारले पुराना प्रेमका कथा, यति चोखो यति मिठो दिउँला तिमलाई माया, बिर्सने संसारले प्रेमको अर्थ अथाह छ, पत्थरसँग प्रेम हुन्छ, प्रकृतिसँग प्रेम हुन्छ, जीव जन्तुसँग प्रेम हुन्छ, सांसारिक प्रेम हुन्छ, प्रेम जो कोहीसँग पनि हुन्छ। बुबा आमा भाइ बहिनी श्रीमान श्रीमती साथीभाइ आदि इत्यादि, देश प्रेम गुरु प्रेम गरिब प्रेम, प्रेमको परि परिभाषा असीम अपार अनन्त छ। मानिसलाई माया गर्न छोडेर आजकल कुकुर बिरालोलाई माया गर्न थालेका छन्। आफ्नो रगतको नातालाई छोडेर धर्मपुत्र धर्मपुत्री पाल्न पुगेका छन्। प्रेम त्यस्तो चिज हो जुन आफैमा स्वतन्त्र छ। यसले हजारौँ केटी र केटा साथी बनाउन सक्छ। यसले हजारौँ केटी र केटी साथी बनाउन सक्छ। यसको कुनै बन्धन छैन। यदि बन्धन छ भने त्यो मानिसले थोपरेको बन्धन हो। आफूलाई आफैले जन्जिरमा हालेको हो। त्यो सङ्कटपूर्ण छ, त्यो खतराजनक छ। यदि त्यस्तो शर्तयुक्त मजबुरी प्रेम छ भने खबरदार महानुभावहरू, प्रेम भन्ने वस्तुसँग अलग भएर बस्नुहोला। स्वतन्त्र जीवन जिउनुहोला, अन्यथा प्रेम रूपी घन्टीले तपाईँलाई जिन्दगीभर छाड्ने छैन। यो मेरो कविता मार्फत सन्देश हो। धन्यवाद। नेपाली प्रेम कविता उत्सवको लागि हामीलाई इमेलबाट पनि कविता प्राप्त भएको थियो। यो कविता हामीलाई आजा गौतमले पठाउनु भएको हो। तिमीलाई सोचु भन्छु म, मुटुले ठाउँ छोड्छ, पाउले जमिन छोड्छ, भावना यो कस्तो कस्तो, अनन्त आनन्दमा डुबे जस्तो। तिमीलाई सोचु भन्छु म, ताराहरू चियाएर हेर्छन्, बादलहरू कोल्टे फेर्छन्, बतासले स्पर्श गर्दा लाग्छ तिमी झैँ, कल्पनामा डुबेर हराउँ कि तिमीमै। तिमीलाई सोचु भन्छु म, यादहरूले जीवनलाई काउकुती लगाउँछन्, तिम्रो तस्बिरले आशाहरू गुनगुनाउँछन्, तिमीलाई सोचु भन्छु म। यो कविता थियो आजा गौतमको। त्यसै गरी हामीलाई मोहराज शर्माले पनि एउटा प्रेम कविता पठाउनु भएको छ। कविता उहाँकै स्वरमा। नमस्कार, म मोहराज शर्मा। सम्पूर्ण महानुभावमा प्रणय दिवसको विशेष शुभकामना। हिमाली स्वरहरूले आयोजना गरेको प्रणय दिवस विशेष कार्यक्रममा सहभागिताका लागि यो कविता नेपालको काठमाडौँबाट पठाएको छु। यो मौकाको लागि आत्मीय मित्र सहदेवलाई धेरै धेरै धन्यवाद। कविता भाषण गर्ने अनुमति चाहन्छु। मेरो कविताको शीर्षक हो प्रेम सम्बन्ध। हृदयको मौन भाषाको पाठशाला जहाँ त्यही पर्याप्त हुन्छ जीवन पढ्न, अनुभूतिको न्यानो स्पर्श जहाँ त्यही पर्याप्त हुन्छ जीवन छाम्न, एक मन एक अर्कामा म खोज्दै आफै हराएका महरूको एक आकार त्यही पर्याप्त हुन्छ जीवन बाँच्न, एकले अर्कोलाई चपक्क अड्याउने ढुङ्गो र माटो जस्तै जस्तो सुकै आँधी र हुरीमा पनि आफू छेकिएर रुखलाई उभ्याउने जमिन मुनिको जरा जस्तै, गौडो उक्लिन लट्ठीको सहारा लिएको एक वृद्ध जस्तै, हरेक अप्ठ्याराहरूमा एक अर्काको लट्ठी बनेर यात्राको पहाडलाई पैताला मुनि पार्न हिम्मत दिने सञ्जीवनी बुटी जस्तै, जहाँ कुनै सम्झौता हुन्न उल्लङ्घन गर्न, जहाँ कुनै सीमा हुन्न नाघेर जान, हरेक कुरालाई मूल्यमा बदलेर लिलाम गर्न, जहाँ कुनै साउर आसामी हुन्न, नपुग्न सक्ने कुनै भूगोल हुन्न, जहाँ वस्तुमा विनिमय गर्न नापतौलका काँटा हुन्नन्, त्यस्तो अमूल्य सम्बन्ध, त्यस्तो अदृश्य सम्बन्ध, त्यस्तो अव्यक्त सम्बन्ध, त्यस्तो अनुपम सम्बन्ध, त्यस्तो अपार सम्बन्ध, समग्रमा संसार सम्बन्ध, प्रेम सम्बन्ध। धन्यवाद। यो कविता थियो मोहराज शर्माको। त्यसै गरी हामीलाई मायाकै कविता पठाउनु भएको छ अनन्त रिसालले। माया गर्न पनि किन सायद कुर्नुपर्छ, हिउँ र जाडोले वैलाएका पातलाई सोध, जन्मिएको रुखलाई छाडी हावामा उड्नु कति दर्द हुन्छ, भर्खरै जन्मिएर जोतिनुपर्ने बहरलाई सोध, गोरु नै हुन पनि कति पर्व हुन्छ, संस्कार बलियो भएकी नारीलाई सोध, सच्चरित्रताले जीवनमा कति गर्व हुन्छ, गरिबीले लुटिएको किसानलाई सोध, दुई छाक कमाएर खान कति बात खेप्नुपर्छ, अपाङ्ग सन्तान भएकी आमालाई सोध, मानसिक तनाव झेल्न कति मन थाम्नुपर्छ, कामको गाह्रोले जोगी भएकालाई सोध, व्यवहार मिलाउन कति माग्नुपर्छ, दुब्लो पातलै भए पनि माउतेलाई सोध, जङ्गली हात्तीलाई तालिम दिन कति खट्नुपर्छ, चेपारे राजनीति गर्ने नेतालाई सोध समाजसेवी बनाउन कत्तिको सड्नुपर्छ, रणभूमिबाट नभाग्ने गोर्खालीलाई सोध संसारको सम्मान लिन कति लड्नुपर्छ, सधैँ विवेकी बनेर हिँड्ने होसियारीलाई पनि सोध किन हो बेला बखतमा बुद्धि फुर्नुपर्छ, चेपारे लोभी बाहुन बाजेलाई सोध वर्षभरिमा किन एउटै साइत चुर्नुपर्छ, छातीभरि माया बोकेका मायालुलाई चाहिँ कहिल्यै नसोध वर्षभरिमै यो भ्यालेन्टाइन डे नै किन कुर्नुपर्छ। यो कविता थियो अनन्त रिसालको। सिद्धान्त यो हेर्दै प्रेमको कविता लेख्दै थिए, बुढी श्रीमती पनि तरुणी तरुणी लेख्दै सिद्धान्त यो हेर्दै प्रेमको कविता लेख्दै थिए, बुढी श्रीमती पनि तरुणी तरुणी लेख्दै थिए श्रीमती कराए भन्दै होइन के गर्दैछु पुण्डेका बाउ, कविता फुर्सदमा लेख्नु अहिले हिउँ सर्न जाऊ श्रीमती कराइन भन्दै होइन के गर्दैछ पुण्डेका बाउ, कविता फुर्सदमा लेख्नु अहिले हिउँ सोर्न जाऊ यो प्रेमको कविता अरू कसैलाई सुनाउनु, घर आउँदा बजारमा टमाटर लिएर आउनु यो प्रेमको कविता अरू कसैलाई सुनाउनु, घर आउँदा बजारबाट टमाटर किनेर ल्याउनु, भरे सोस्तानीमा चढाउने छैन फुल र प्रसाद, जति बेला पनि कविता हिउँ परोसी प्रसाद तिम्रो लागि सधैँ फाउजूले किन रसिला साहित्य लेख्छिन्, नढाकिकन मित्र नढाकिकन भन मित्र तिमीमा उनले के त्यस्तो रसायन देख्छिन् अब हाम्रो पन्तजीको लुहारुङजीको अब हेर्नु अब के रसायन देख्छन् कवितामा है मैले सधैँ तिम्रो लागि सधैँ भाउजूले किन रसिला साहित्य लेख्छिन्, नढाकी भन मित्र तिमीमा उनले के त्यस्तो रसायन देख्छिन्, मलाई पनि दया गरी तिमीले अपनाएको सेक्रेट बताऊ, हामी जोई पोइको बिचको दूरी पनि तिमीहरूको जस्तै घटाऊ मलाई पनि दया गरी तिमीले अपनाएको सेक्रेट बताऊ, हामी जोई पोइ बिचको दूरी पनि तिमीहरूले चाहिँ घटाऊ मित्रले भने विनोदजी देखाउने दाँत एउटा चपाउने दाँत छ अर्कै, विनोदजी देखाउने दाँत एउटा चपाउने दाँत छ अर्कै, तपाईँलाई के बताउँ मेरो पनि घरमा कुरा हुन्छन् चर्कै, अहिले श्रीमती सँगै छ सँगै छिन् फेरि कुनै दिन गरौँला कुरा, अहिले श्रीमतीजी सँगै छिन् फेरि कुनै दिन गरौँला कुरा, जुन मुखबाट सोमरस निस्किन्छ त्यहीबाट चल्छन् छोरा, मुखबाट सोमरस निस्किन्छ त्यहीबाट चल्छन् छोरा, धन्यवाद। प्रेम कविता उत्सवमा आज हामीले विकास विष्ट, मणि वाङदेल, विनोद रोका, अशोक राई, रामचन्द्र थापा, गीता पन्त, मनु लोहरुङ राई, सहदेव पौडेल, सुनिल बुढाथोकी, गौरी मल्ल, परिता राजभण्डारी, ज्योति पौडेल, बद्री पौडेल, वन्दना कोइराला, वीरेन्द्र लाभुङ, टोनी पेरेज, संगीता उप्रेती, अरुण छेत्री अनुरागी, विमल डाङ्गी, नरेन्द्र इग्नाम, शान्ता घिमिरे, छिरिङ तोप्के लामा, देवेन्द्र साम्बाहाम्फे, अनुषा र तिलक श्रेष्ठले सुनाउनु भएको विभिन्न गीत, गजल र कविताहरू प्रस्तुत गऱ्यौँ। तपाईँलाई प्रेम कविता उत्सवमा प्रस्तुत गरिएको यो यी कविताहरू कस्तो लाग्यो हामीलाई लेखी पठाउनुहोला। हाम्रो इमेल ठेगाना nepalireadio@gmail.com। तपाईँ आफ्नो रचनाहरू हामीलाई कुनै पनि समयमा लेखी पठाउन सक्नुहुन्छ, हामी तपाईँको रचना हिमाली स्वरहरूको कार्यक्रममा प्रस्तुत गर्नेछौँ। हिमाली स्वरहरूमा तपाईँ विविध अनलाइन रेडियो कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। आजको यो प्रेम कविता उत्सवलाई सफल बनाउनु भएकोमा सबै सर्जकहरूलाई धेरै धेरै धन्यवाद। जाँदा जाँदै हामी गीता खत्रीले रचना गर्नुभएको र नरेन्द्र प्यासीले स्वर तथा सङ्गीत दिनुभएको यो नयाँ प्रेम गीत प्रस्तुत गर्दै आजको कार्यक्रमबाट बिदा हुन्छौँ। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हिमाली स्वरहरूको अनलाइन ठेगाना www.nepalireadio.org हामी विविध कार्यक्रमहरू लिएर फेरि पनि आउँछु नै। शान्त सुखमय र प्रेममय रहोस् तपाईँको जीवन, हाम्रो शुभकामना। नजर पापी भन्छन् तर आज पापी मना। पापी भन्छन् तर आज पापी मन मेरो माया तिमीलाई कस्तो लाग्यो भन तर आज पापी मना चली चली तिमीलाई हेरे हो सबका आँखा चली चली तिमीलाई हेरे न्यानो पारी कले जुमा तिम्रो माया बेरे न्यानो पारी कले जुमा तिम्रो माया बेरे पापी भन्छन् तर आज पापी मान लग्न थाल्यो तिम्रो बात सुनिरहे हो मिठो मिठो लग्न थाल्यो तिम्रो बात सुनिरहे भित्र भित्र पीरतीको जालो बुनिरहे भित्र भित्र पीरतीको जालो जमन का पूरा धका फुकर काना मेरो माया तिमीलाई कस्तो लाग्यो भना हो नजर पापी भन्छन् तर अझ पापी